गीत गली गली महल हल्ली ने मेरे सोल्टा का लागी जसलाई समाजले भन्दछ हाउडेको हुँ त्यो हुलाई नौ छ भने दस बनाउन उनी सय छ भने सय बनाउन म पनि पर्दछु हरि जुन ठाउँमा जन्मे त्यही ठाउँमा हुर्के सडकमा दिमाग खुर्के फुलदाईको औकातमा म त सानो पुर्के सङ्गत तपाईँको लाग्थ्यो रमाइलो दुइटा आमाको हामी एउटै साखे भाइ हो तपाईँ जस्तो दाई पाउनु हामीलाई बधाई भो लफडा गर्दै टोलमा तिन पानीको झोल खा एक एकको डर बोल्न छप सधैँ तयार थियो खुकुरीको खोलमा जक्सन हाम्रो रड्डी बेलुका कान्छीको भट्टी होली फाइभ स्टार टेन्डर पैसाको गड्डी त कहिले भात पासी हातमा हात गासी हुकुम चल्ने हाम्रो सुकुमदेखि हुकुम बासी हर कुनामा भाग्य थियो चुनामा ढिलो खाट कहिले रात बित्यो चिसो थुनामा निन्द्रामा झुल्दै कपडा मैला थोप्रा मेरो फुल्दै भुल्दै थियौँ कानुन नियम म र मेरो ठुल्दाई हाम्रो यो जीवनहरू भन्दा निकै भिन्न छ समाजले हामीलाई हाउडे पनि किन छिन्दछ हाम्रो यो जीवनहरू भन्दा निकै भिन्न छ समाजले हामीलाई हाउडे पनि किन छिन्दछ हरेक जुनेली रातमा सोल्टाको साथ जब किटाको मात तब असली औकातमा पिताको साथ अनि थल्थेमे घाटमा दुई जुवे कातमा साथीको छाया चौबिस घन्टै दायाँ बायाँ खुसी र आँसुको बरसातमा प्रसाद थानी एक गिला स्वाट भैँसीको सुकुटी साँधेको भट्ट चिलिममा एक सरको आँखा त लट्ठ हामी त हाउडे रे समाजले थुकेको तोरी लाउरे मायाको भोकमरीले सुकेको खाली खल्ती हर पाइलामा गल्तीले लुकेको नझुकेको यो खप्पड कहिले झुकेन सुरुको थप्पड कहिले पुगेन यो गालामा चलपल त हर पल थियो चालामा हातमा बाला घाँटीमा माला ट्याटु छातीको छालामा पोखरा बजार दुई हजार साठीको पालामा पालामा पालामा हाम्रो यो जीवनहरू भन्दा निकै भिन्न छ समाजले हामीलाई हाउडे पनि किन छिन्दछ हाम्रो यो जीवनहरू भन्दा निकै भिन्न छ समाजले हामीलाई हाउडे पनि किन छिन्दछ उमेरले सोह्र सत्र टोल टोलमा मचा आउँदै भद्र कोल यहाँ पैसाको अभावमा पैसाको दबाब के आउँछ र जवाब प्रेम पत्रको जवानी गयो व्यर्थ नबुझी त्यसको अर्थ मार्दैन इच्छा सुझार्दैन मर्द फुटेको सपना टाल्न खोज्छौँ हामी हर घडी लङ्काउँछु हात किन सधैँ लाग्छ हत्घडी चढिया बाउ आलो घाउ बाल्ने काल बित्यो गुच्चालाई डोल्दै आमाको इन्द्रे पहिला आँखा नखोल्दै पीडा र शोषण पाइन घामको रोशन रक्सीको मातमा भएको मेरो पालन पोषण अब नदे मलाई दोष जब सम्हाले त्यही होस् आफ्नो गरिबीदेखि थिए निकै असन्तोष मेरो साथी तोपे अनि मालेदेखि जङ्कीसम्म माया लाग्छ सोल्टा तेरो भन्दा मेरो नौ टङ्की छम्मा हाम्रो यो जीवनहरू भन्दा निकै भिन्न छ समाजले हामीलाई हाउडे पनि किन छिन्दछ